ये कुंडली में दाखिल हुई थी, एडवर्टिजमेंट हुई थी। हम निकाले पहले को। अच्छा, उन्होंने कहा कि मुझे मालूम था कि आप गए हो तो वहां मुझे वहां पिंडी के मुकरार इस केस के सिलसिले में बताया। उन्होंने कहा कि चूंकि सदर को, वजीर आजम को, मिनिस्टर्स को और गवर्नर को तहफुज हासिल आयोग के तहत कि जब तक वो अपनी उस मनसब पर बैठे उनके खिलाफ कोई मुकदमा नहीं हो सकता, तो सलमान तासीर के खिलाफ कानून हथियार में ही आ सकता। एक बात, जब तक ये अपने मनसब पर बैठे हुए इनके खिलाफ नहीं हो सकता। अब देखिए मसला ये हो गया कि एक आदमी को कानून और आइन के तहत तहफुज हासिल है, उसके खिलाफ कानूनी चारा जो नहीं सकती, जुर्म उसने कर दिया, और फिर ना सिर्फ ये जुर्म किया, उस जुर्म के ऊपर वो मुसलसल डटा हुआ है बार बार, और वो आके मीडिया पर भी कह रहा है, मीडिया वालों को भी साथ शामिल कर रहा है कि मैं बड़ा मुकदस मिशन पर जा रहा हूं, आपने मेरा साथ देना है, और उनको भी अपने साथ शामिल कर रहा है। यानी ये उनके साथ ये इश्तहार दिलाने वाली इश्तहार। और दूसरी तरफ क्या है, आप देखें पूरे मुल्क के तमाम मसालिक उलमा मुत्तफिक है, और उसी तरह मुत्तफिक हुए जैसे 74 की तारीख अकबर मुल्क में मुत्तफिक हुए थे, और जब भुट्टो के दौर में उनको गैर मुस्लिम करार दिया गया था, पूरे मुल्क में तमाम उलमा ने यह फतवा दे दिया कि ये काफिर हो चुके इस कानून को, काला जालिमाना कहते। और बाद मुफ्तिया ने किराम ने बड़े मशहूर आलम उलमाए दीन ने उसके कत्ल का फतवा भी जारी कर दिया हुआ। अब इस सूरत हाल में एक नौजवान जो है उसके जब ये बात इलम में आती है, मुसलसल जो ये बातें आ रही है, वो मुसलसल बातें करता चला जा रहा है, तो अब उसकी जहनी कैफियत जो है उस वक्त मैं और आप तो वहां नहीं, वहां कोई पीएचडी और डॉक्टर तो नहीं बैठे हुए लोग, एक मुसलमान का जज्बा है, और ये इस उम्मत का 14.5 सदियों के साथ तसलसल रहा है। नबी सल्लल्लाहु अलैहि वसल्लम कहता हूं, अब उसमें जो एक बात उस रिकॉर्ड पे आई है कि जब वो बाथरूम से होकर वापस आ रहा है मुमताज कादरी, ये रिकॉर्ड का बात है, उसे अपने बयान में यह जायद हुआ कि आसपासी नहीं, वहां ही असी रेस्टोरेंट के अंदर, तो वो जब निकल के आया वॉशरूम से, उसका हमला सामना कर रहे थे, उसने अपने बयान में कहा है, तो उसने कहा सर ये आप क्या कर रहे हैं, आप लोग उसे नबूशर साहब के कानून के हवाले से ये बात कर, उसने कहा मैं ठीक कह रहा हूं, और अगला लफ्ज नौजुल्ला मेरी जुबान पर नहीं आता, उसने कहा। अब इस हालत में अब उस रिकॉर्ड पे आई है कि जब वो बाथरूम से होकर वापस आ रहा है मुमताज कादरी, ये रिकॉर्ड पर बात है, उसे अपने बयान में यह जायद हुआ कि आसपासी नहीं, वहां ही असी रेस्टोरेंट के अंदर, तो वो जब निकल के आया वॉशरूम से, उसका आमना सामना कर रहे थे, उसने अपने बयान में कहा है, तो उसने कहा सर आप क्या कर रहे हैं, आप लोग उसे नबूशर साहब के कानून के हवाले से ये बात कर, उसने कहा मैं ठीक कह रहा हूं, और अगला लफ्ज नौजुल्ला मेरी जुबान पर नहीं आता, उसने कहा। अब इस हालत में एक मुसलमान उसकी क्या, आप देखें ना वजीर दाखिला मुल्क का कहता है मेरे सामने कोई तो अहमियत साबित करे, गुलोवल्ले वाले अपने जो मशहूर है माशाल्लाह गुलोवल्ला जो है डॉक्टर रहमान, अब डॉक्टर रहमान इस मुल्क में जिसको अपने सूर्य खिलाफ भी आती, गुलोवल्ला 3 दफा घूमता है और उसको बेचारे को नहीं आती, उसको डॉक्टरेट की डिग्री दे दी, तो उसका हाल देखिए, वो कह रहा है एक सेकुलर आदमी जिसका मतलब तो कोई कर, वो भी कहता है कि मेरे सामने कोई गुस्ताखी करे तो मैं भी उसको कत्ल कर देना। तो मतलब कहने का ये है कि आप उस नौजवान की वो कैफियत आप देखें, और मैं मुझे इसमें कोई तरद्दुद नहीं, मैं ये कहता हूं कि वो था, मैं होता तो पता नहीं मैं भी यही कर गुजरता। देखिए ना इतना वक्त नहीं होता कि वो अगर यकदम एक कैफियत हुई है तो वो तो अब इंसान के कल्ब का, जहन का, उसकी वो सारी जो कैफियत है। देखिए मुसलमानों का इतना सेंसिटिव मामला है, और ये वैसे नहीं है। देखिए हमारे कानून में क्या है, एक आदमी जाता है वो देखता है कि उसकी बीवी किसी कोई आदमी गैर हालत में उसकी बीवी के साथ, उसने देख लिया तो क्या होता है, वो फौरी कत्ल कर देता है। उसकी मां के साथ कोई बदतमीजी कर रहा है, वो फौरन कत्ल कर देता है, उनकी इज्जत हरमत की खातर उसकी जान पे उसके बाप पे कोई हमला करता है तो फौरन रिएक्ट करता है और उसको मार देता है दिफा। यहां हदीस है नबी सल्लल्लाहु अलैहि वसल्लम की, ला युमिनु अहदुकुम हत्ता अकूना अहब्बा इलैहि मिन वालिदिही व वलदिही व नासि अजमईन, तुम में से कोई शख्स उस वक्त तक मोमिन नहीं हो सकता जब तक वो मुझे अपनी जान, माल, अपने मां बाप और तमाम दुनिया से ज्यादा अजीज न जाने। ماؤں کی عزت، بہنوں کی عزت، باپ کی عزت، ان کی جان اور لوگوں کی اپنی جان سے بڑھ کے سب سے بڑی سرامر سب کو برباد کر رہے ہیں. تو یہ ویسٹ جو ہے اس کا پرابلم کیا ہے؟ ویسٹ ہمارا تعلق ہمارے پیغمبر صلی اللہ علیہ وسلم سے اس کی گہرائی اور گہرائی وہ سمجھتا ہے. جو جتنے فوری اسٹار کے مقدمے ہوتے ہیں ان میں کبھی سے موت نہیں ہوتی. اسی لیے نہیں ہوتی کہ آدمی اپنے جذبات پہ اس وقت اس کا کنٹرول نہیں رہتا. تو آپ مجھے بتائیں ایک آدمی اپنی ماں بہن کی عزت کے لیے تو اس کے وجہ کنٹرول نہیں رہتا اس کا. تو جب پیغمبر صلی اللہ علیہ وسلم کی بات ہوگی تو پھر کیا ہوگا؟ یعنی اس پہ اگر آپ وہ سزا اس کی کنٹرول کر سکتے ہیں تو اس پہ کیوں دیکھ سکتے ہیں؟ آپ کر سکتے ہیں سب کے پاس بیٹھے ہوئے. تو جس ملک میں آلریڈی یہ صورت حال ہو وہاں پہ گورنر جس کے پاس قانون کا خزانہ ہو. اور یہی نہیں ہے اس کا جب یہ آن جہانی کا قتل ہوا ہے تو اس کے بعد اس کی بیٹی کا اور بیٹے کے آپ نے دیکھا جو انٹرویو آئے ہیں انہوں نے کہا یہ ہمارے والد صاحب کا اگلا اسٹیپ یہ تھا کہ یہ جو قادیانیوں کو غیر مسلم اقلیت کا دیا گیا تھا آئین پاکستان میں اس میں بھی وہ تبدیلی چاہتے تھے. اور جب فیوچر پلانز میں یہ فیوچر پلان میں شامل تھا. میں اب یورپ کے دورے پہ گیا ہوا تھا تو وہاں مجھے انہوں نے بتایا کہ اس کی بیٹی وہاں پہ گئی تھی اور وہاں ایک تقریب ہوئی اور اس تقریب میں جو لوگ ایک نوجوان وہاں مجھے ملا جو انجینئر تھا شامل ہوا اس نے سنا مجھے تو وہ کہتے ہیں کہ وہاں قادیانیوں کی یعنی 95% لوگ وہاں قادیانی بیٹھے ہوئے تھے. انہوں نے وہ تقریب ساری اس کی بیٹی کے لیے ارینج کی تھی. تو اس سارے معاملے کو جو اتنا ہائپ کریٹ کی جا رہی ہے اس کے پیچھے ایک قادیانی ہاتھ ہے اور کسی اور کو اس بات کا خطرہ نہیں. مجھے بتائیے میں نے پہلے بھی کئی مرتبہ یہ کہا ہے میڈیا پہ بھی بعض فنکشنز میں بھی جس آدمی نے نبی صلی اللہ علیہ وسلم کی توہین نہیں کرنی اس کو کیا خطرہ ہے اس کا نام سے؟ ایک بات نمبر دو آپ دیکھیے یہ پاکستان کی بات نہیں ہے. سلمان رشدی نے نبی صلی اللہ علیہ وسلم کی شان میں توہین کی تسلیمہ نسرین نے کی اس وقت سے جب تک انہوں نے اور یہ جو پیچھے کارٹونوں میں جو کچھ ہوا ہے سنت پہ یہ مسلسل وہ اشتہار ہے جو اشتہار مسلسل بڑھتا چلا جاتا ہے وقت کے ساتھ ساتھ. عدالت نے یہ بھی غلط کیا گیا انہوں نے کہا عدالت نے اپنے فیصلے میں لکھا ہے اس کے ممتاز برادری کے کیس میں کہ بھی نبی صلی اللہ علیہ وسلم کے گستاخ کی سزا یقیناً بہت ہے لیکن اس کیس میں اشتہار جو تھا اگر گورنر نے کچھ کیا بھی تھا تو اس نے تو نومبر میں کیا تھا اور چار جنوری کو اس کا قتل ہوا ہے تو اشتہار فوری نہیں تھا. یہ اشتہار جو ہے یہ پرسسٹنٹ ہے یہ تو بڑھتا چلا جاتا ہے وقت کے ساتھ ساتھ. اور یہ فوری جو ہے مطلب کل جو تھا اشتہار آج اس سے زیادہ ہے آنے والے دن کو اس سے بھی زیادہ ہوگا. اتنی دیر ہوگی سلمان رشدی نے یہ بکواس کی تھی آج تک وہ بڑھ رہی ہے اس کی دوری میں اس وقت سے جب تک انہوں نے یہ جو پیچھے کارٹونوں پہ جو کچھ ہوا ہے سنت مسلسل وہ اشتہار ہے جو اشتہار مسلسل بڑھتا چلا جاتا ہے وقت کے ساتھ ساتھ. عدالت نے یہ بھی غلط کیا گیا انہوں نے کہا عدالت نے اپنے فیصلے میں لکھا ہے اس کے ممتاز برادری کے کیس میں کہ بھی نبی صلی اللہ علیہ وسلم کے گستاخ کی سزا یقیناً بہت ہے لیکن اس کیس میں اشتہار جو تھا اگر گورنر نے کچھ کیا بھی تھا تو اس نے تو نومبر میں کیا تھا اور چار جنوری کو اس کا قتل ہوا ہے تو اشتہار فوری نہیں تھا. یہ اشتہار جو ہے یہ پرسسٹنٹ ہے یہ تو بڑھتا چلا جاتا ہے وقت کے ساتھ ساتھ. اور یہ فوری جو ہے مطلب کل جو تھا اشتہار آج اس سے زیادہ ہے آنے والے دن کو اس سے بھی زیادہ ہوگا. اتنی دیر ہوگی سلمان رشدی نے یہ بکواس کی تھی آج تک وہ بڑھ رہی ہے اس کی جو بالفرض ہم کہتے ہیں فوری نہیں کرنا سے چھوڑ یعنی اس نے کہا اپنے بیان میں سارے الفاظ دہرائے اور اس کا کچھ حصہ ایسا گستاخانہ الفاظ پہ ہے جو میں اپنی زبان پہ نہیں لا سکتا. ہاں ہاں یقین حافظ شیراز نے کہا تھا ہزار بار بشوئم دہن بش کو گلاب حلوز نامے تو گفتگ کبان بے ادبی کہ ہزار بار آپ کا نام نامی لینے سے پہلے میں اپنی جو لب ہے اور زبان ہے اس کو دھو اتر و گلاب سے پھر بھی میں سمجھتا ہوں کہ ادب کے تقاضے پورے نہیں ہو سکتے. تو اس ہستی کے معاملات شان میں گستاخی کی اور ایک صاحب نے بڑی یعنی میں سمجھتا ہوں کہ بڑے مجھے ہوئے کسی قانون دان کی بات انہوں نے کمال کی کر دی ہے کہ وہ جب سامنے آیا ہے تو وہ ساری بیک گراؤنڈ آپ ذہن میں رکھیں تو وہ اسٹار فوری بن گیا سڈن ہے وہ فوری یعنی بندہ سامنے آپ دیکھنا ہمارا قانون کہتا ہے بے شمار اس کے نظائر موجود एक आदमी का बाप कतल हुआ 10 साल पहले, या वो अभी बच्चा था। अब वो जब उसके वालिद का वो जवान हो गया और उसके वालिद का कातिल उसको कभी नजर नहीं आया, वो 20 बरस के बाद नजर आया तो वो यकदम आ गया, सारा जज्बात बात उसके जेहन में एक फिल्म की तरह दौड़ जाती है। एग्जैक्ट अल्लाह ताला के भरोसे पे और नबी सल्लल्लाहु अलैहि वसल्लम के तसद्दुक की बात दर्ज कर कानून से हम साबित करें, इस मुल्क के कानून से भी साबित करेंगे, इस मुल्क के कानून से। जस्टिस साहब, क्या ग्राउंड ऑफ अपील है आपके पास इस हवाले से? देखिए जी, पहले तो यही है कि ये दहशतगर्दी के जुमरे में नहीं आता। नंबर दो, जिस अदालत ने इसका ट्रायल किया है उसको ये उसकी ज्यूरिस्डिक्शन ही नहीं थी, ये ट्रायल दहशतगर्दी की अदालत में नहीं हो सकता था। तीसरा ये है कि उसके अपने जो उसको शहादत अदालत ने पुट की है, उसको कहा है कि ये तुम्हारे खिलाफ शहादत आई है, उसमें कहीं एक लफ्ज नहीं उन्होंने कहा कि दहशतगर्दी का तुम्हारे खिलाफ मुकदमा बनता है या दहशतगर्दी के हवाले से तुमने दहशत फैलाई है, ये कहीं उसको सवाल ही नहीं किया गया। कोई उसको शहादत को डिग्री चूंकि था ही, तो एक तो ये बात ही उसकी इस फैसला है बहुत भी खत्म होगी और ये एक ग्राउंड है। दूसरी ये है कि कुरान और सुन्नत के मुताबिक और इस मुल्क के कानून के तहत जो तहफुजात है, जो एक्सेप्शन मौजूद है कानून के, उसके तहत भी इन हालात में उसको सजाए मौत नहीं हो सकती। तो ये मेजर ग्राउंड है। अवामी प्रेशर भी एक फैक्टर है? नहीं, अवामी जो प्रेशर है मैं समझता हूं कि वो अदालत पे तो कोई फैक्टर नहीं है, लेकिन उसका ये फैक्ट जरूर है कि इतने सारे पूरे मुल्क के लोग बाहर आ गए हैं सड़कों पर और इतनी बड़ी हड़ताल हुई है, तो ये दहशतगर्द के लिए तो नहीं। ठीक, दहशतगर्द तो वो था जिसने ये फेल किया और मारा तो मिल गई, जो मारा गया आजहानी वो दहशतगर्द था, उसे दहशतगर्द। इसलिए कि कुरान हकीम ने यह तय कर दिया, वन फितना तो अशद्दु मिनल कत्ल, फितना कत्ल से भी बड़ा जो है वो जुर्म है, और फितना है असल टेररिज्म। टेररिज्म की जो तफात है ना, उनका अगर आप मुझे मगज पूछें कि क्या है, तो वो है जो आदमी फितना फैलाए मुल्क में वो टेररिस्ट है। तो सलमान तासीब